Book 2 77 77 إبداء الأسباب 3 كارن دينه لماذا أنت لا تأكل التورتة؟ आपण केक का खात नाही? يجب أن أنقص وزني. मला माझे वजन कमी करायचे आहे. لا أكلها لأني يجب أن أنقص وزني. मी तो खात नाही कारण मला माझे वजन कमी करायचे आहे. मी तो खात नाही कारण मला माझं वजन कमी करायचं आहे. لماذا أنت لا تشرب البيرة؟ आपण बियर का पीत नाही. ما زال علي أن أسافر. मला गाडी चालवायची आहे. لا أشربها لأني لا زال علي أن أسافر. मी बियर पीत नाही कारण मला गाडी चालवायची आहे. मी बियर पीत नाही कारण मला गाडी चालवायची आहे. لماذا أنت لا تشرب القهوة؟ तू कॉफी का पीत नाहीस? هي باردة. ती थंड आहे. لا أشربها لأنها باردة. मी ती पीत नाही कारण ती थंड आहे. لماذا لا تشرب الشاي؟ तू चहा का पीत नाहीस? ما عندي سكر. माझ्याकडे साखर नाही. لا أشربها لأني ما عندي سكر. मी ती पीत नाही कारण माझ्याकडे साखर नाही. لماذا أنت لا تشرب الشوربة؟ आपण सूप का पीत नाही? لم أطلبها. मी ते मागवलेले नाही. لا أشربها لأني لم أطلبها. मी सूप पीत नाही कारण मी ते मागवलेले नाही. لماذا أنت لا تأكل اللحم؟ आपण मांस का खात नाही? أنا نباتي. मी शाकाहारी आहे. لا أكله لأني نباتي. मी ते खात नाही कारण मी शाकाहारी आहे.